मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो बसाउँदै छु आबा माता दुनिया नया नया यस्तो लाग्छ जिन्दगानी हुने भो नया नया बसाउँदै छु आबा माता दुनिया नया नया यस्तो लाग्छ जिन्दगानी हुने भो नया नया घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो मीठा मीठा सपना सारा बिपना हुन लागे रंगी चंगी फूल हरु फिका हुन थारे जुन छायो जुन छायो जुन छायो आगन भरी सुन सरी जुन छायो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो मात लाग्यो